तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम पप ग्यालरी। नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम पप ग्यालरीमा। कार्यक्रम पप ग्यालरी लिएर उपस्थित भइसकेको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। सदाको शनिबार चाहिँ आज पनि 1 बजेको अर्पण खबर सुनिसक्नु भएको छ। अबको लगभग 2 बजेसम्म हामी तपाईँको माझमा रहेर नेपाली पप सङ सुन्नेछौँ अनि पप क्षेत्रमा के कस्ता कुराहरू भइरहेको छ, कहाँ कहाँ इभेन्ट भएको छ अनि कुन कुन एल्बमहरू मार्केटमा आएको छ, कुन सङ्घहरू चर्चामा छन्, सोको बारेमा इन्फर्मेसन दिने गर्दछु। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ प्रस्तुत भइरहेको छ पप ग्यालरी। आज पनि मसँग यो पप सङ्घसँग रिलेटेड इन्फर्मेसनहरू तपाईँको माझमा रहेको छ र 4 उत्कृष्ट नेपाली पप जुन फरेभर सङ्गहरू छन् केही पुराना छन् तर मन छुने खाले छन्। यति बेला पनि तपाईँको लागि फर्स्ट सङ्ग प्ले आउट गर्छु, जादु तिम्रो त्यो नजरले बाई ब्रोसिस ब्यान्ड। ओके, जादु तिम्रो त्यो नजरले भाइब्रोसिस ब्यान्ड, निकै नै पुरानो तर फरेभर सङ भन्नुपर्ने हुन्छ किनभने आज पनि उत्तिकै राम्रो लाग्छ, सुन्छन् मान्छेहरूले पनि, मलाई पनि निकै नै मनपर्छ यो सङ तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने। अब कुरा गर्छु एकल गायनमा विजय लामा कस्ता भए भनेर। गायक विजय लामा साङ्गीतिक जीवनमा पहिलोपटक एकल गायन कार्यक्रम प्रस्तुत भएका छन्। शिक्षाका लागि सङ्गीत भन्ने नाराका साथ गत साता काठमाडौँमा सम्पन्न एकल गायन कार्यक्रममा लामाले आफ्नो लोकप्रिय गीत सङ्गीत प्रस्तुत गरेका थिए। गणतन्त्र दिवसको अवसरमा पारेर अघिल्लो बिहिबार प्रज्ञा भवनमा सम्पन्न साङ्गीतिक समारोहमा लाइभ ब्यान्डसहित गीत सङ्गीत प्रस्तुत गर्दै गायक लामाले उपस्थित दर्शकलाई नचाउन सफल भएका थिए। कार्यक्रममा उनले नजिस्का आँखाको सानले एकांशी जस्ता गीत दोहोऱ्याएर गाउनु परेको थियो। वान्स मोरको हुटिङ आइरहेको थियो र विजय लामाको एकांशी भन्ने सङ्ग पनि मैले केही समय अगाडि यही पप ग्यालरीबाट पनि आउट गरे प्ले आउट गरेको थिएँ। मलाई पनि निकै नै मन पर्छ यो सङ्ग पनि। र अहिले युट्युबमा कुन चाहिँ सङ्गको बढी चर्चा छ भनेर सोको बारेमा पनि जानकारी दिन्छु। गायक तथा सङ्गीतकार राज सागरको नयाँ गीत छौ कहाँ तिमी गीत युट्युबमा अपलोड गरिएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। अनिल गौतमले रचना गरेको यो गीतको म्युजिक भिडियो प्रिमियरका साथै युट्युबमा अपलोड गरिएको थियो। आफूले प्रेम गरेको प्रेमिका एक्कासी हराएपछि प्रेमीलाई हुने पीडालाई कथानक शैलीमा चित्रण गरिएको यो भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन्। ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा निशान घिम्रेको सम्पादन रहेको उक्त भिडियोमा रञ्जन रिमाल तथा वर्षा शिवकोटी मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै गरी अहिले युट्युबमा अरू दुईवटा सङ्घले पनि निकै नै चर्चा बटुलिरहेको छ। कुनै बेला टप अफ दि पपको नम्बर वानसम्म पर्न सफल तिन पानीको झोलको भिडियो बनेर आइसकेको छ। युट्युबमा अपलोड भइसकेको छ, अफिसियल्ली रूपमा नै युट्युबमा आइसकेको छ भने सो सङ्घको भिडियो हेर्ने अडियन्सहरू पनि निकै नै बढिरहेका छन्। सबैले रुचाइरहेका छन् र भिडियो पनि त्यस्तै रमाइलो पारामा बनेको छ। अन्तिममा गएर एउटा मोरल पनि दिएको छ सुसङ्गले, तिन पानीको झोल राम्रो हुँदैन, यसले नराम्रो मात्रै गराउँदछ, अन्तिममा यो छोड्नुपर्छ भन्ने जस्ता सन्देशहरू पनि दिएको छ भने मायामा घात सङ्घ पनि यति बेला चर्चा बटुलिरहेको छ युट्युबमा। वेल, सङ्घहरू अझै कहाँसम्म पुग्छ त्यो त हेर्न नै बाँकी छ भने मसँग अझै तपाईँको लागि भनेर जुना फर्साई गायिका नेपाली पप सिङ्गर पनि हुन्, उनी अन्य सङ्घहरूमा पनि उनको प्रस्तुति देख्न पाइन्छ, हेर्न पाइन्छ र उसको बारेमा केही सटिक इन्फर्मेसन अझै बाँकी छ भने र अहिले लक्ष्मण शेष भन्ने चाहिँ नेपाल सङ्गीत निर्देशनमा पुनः अध्यक्ष भएका छन्, सोको बारेमा जानकारी रहेको छ। यति बेला भने तपाईँको माझमा फेरि सेकेन्ड सङ्ग प्ले आउट गर्छु, प्रकाश तिमसिनाको भोकलमा रहेको सङ्ग बल्ल बल्ल। यो सङ्ग उदित नारायण झाले पहिला नै गाइसकेका हुन् भने अहिले रिमेक गरेर रिभेल क्रिएसन अडियो रिभेलले चाहिँ मार्केटमा ल्याएको छ प्रकाश तिमसिनाको भोकलमा बल्ल बल्ल। निकै नै राम्रो बनेको छ, भिडियो पनि उत्कृष्ट बनेको छ प्रकाश तिमसिनाको यो सङ्ग। यो सङ्ग अबको क्रममा तपाईँको माझमा राख्छु, यसपछि हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ। रेडियो अर्पण सँगै रहनुहोला। पनि सकिन बिर्सन माया बैगुनी है नभै नहुने हो माया बैगुनी नभै नहुने बाडी आउँछ उर्लेर माया बैगुनी नभै नहुने हो माया बैगुनी नभै नहुने हे चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने

खै त मलाई झुम्के बोला दिए खै त मलाई झुम्के आस्थर राउतको भोकलमा रहेको सङ झुम्के बुलाकी तपाईँको माझमा प्ले आउट गरे, जसमा म्युजिक अनि लिरिक सुरेश अधिकारी रहेको थियो भने राजन निशानले एरेन्ज गर्नुभएको यो सङ आधार एल्बममा समावेश गरिएको थियो। त्यसो त नेपाली फिमेल रक स्टार भन्न पनि पर्ने हुन्छ आस्था राउतलाई। त्यो टाइपको भोकल छ जसको जुन भोकल चाहिँ एकदम डिफ्रेन्ट टाइपको छ, अडियन्सहरूले पनि निकै नै रुचाउने गर्दछ यो खालको सङमा आस्था राउतलाई। त्यसो त आस्था राउतको अर्को एउटा सङ पनि निकै चर्चामा छ चौबन्दीमा पठ्यो कि। वेल, अब पनि कुरा गर्नुपर्ने हुन्छ, लक्ष्मण शेष अध्यक्ष भएका छन् भन्ने बारेमा जानकारी दिन्छु। नेपाल सङ्गीत निर्देशन सङ्घको गत शुक्रबार सम्पन्न साधारण सभाले लक्ष्मण शेषको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ। सङ्घको उपाध्यक्षमा शान्तिराम राई, आलोकश्री तथा महासचिवमा महेश खड्का चुनिएका छन् भने सचिवमा चेतन सापकोटा र कोषाध्यक्षमा हरि लम्साल रहेका छन्। हरि लम्साल एरेन्जर रहेका छन्, निकै नै राम्रो राम्रा सङ्घहरू एरेन्ज गर्नुभएको छ भने सदस्यमा सुनिल मास्के, मिलन मोक्तान, पारस मुगारुङ, वसन्त सापकोटा तथा शशि रावल निर्वाचित भएका छन्। साधारण सभाले संस्थाको नाम समेत परिवर्तन गरी सङ्गीतकार सङ्घ नेपाल बनाएको छ। त्यस्तै गरी कुनै पनि एउटा सङ्घहरू मार्केटमा आउँछ जुन सङ्घ चर्चा बटुल्ने क्रममा रहँदाखेरि प्रत्यक्ष रूपमा सिङ्गरलाई नै अगाडि देख्ने गर्दछन्, अडियन्सले सिङ्गरलाई नै चिन्ने गर्दछन्। भनेको मतलब सङ्ग राइटरहरू निकै पछाडि परेका हुन्छन्, नेपथ्यमा रहेर ज जसले काम गरिरहेका हुन्छन् उहाँहरू सधैँ ओझेलमा परेका हुन्छन्। तर यहाँनिर चाहिँ गीतकारलाई पुरस्कार, सङ्ग राइटरले पुरस्कार प्राप्त गरेका छन्। गीतकार सङ्घ नेपालले स्रष्टा सम्मान 2071 गीतकार किरण खरेललाई सम्मानित गरेको छ। गीत रचनाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत गीत कार खरेललाई 1,00,000 रुपियाँ नगद राशिसहित ताम्रपत्रद्वारा सम्मान गरिएको हो। समारोहमा भावेश भुमरीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन्। छनौटमा परेका 10 गीतकार मध्येबाट गीतकार भुमरी धनका लागि परदेशीय गीतबाट सर्वोत्कृष्ट हुँदै नगद 1,00,000 रुपियाँको पुरस्कार विजेता बनेका हुन्। समारोहमा गीतकार यसपी कोइराला पनि सम्मान गरिएको थियो। त्यस्तै गरी अब जुना पर्साई यति बेला केमा व्यस्त छिन्, जुना पर्साईको आगामी सङ्घहरू के कस्ता आउँदैछन् सोको बारेमा पनि जान्छु भन्नेछु। गीत सङ्गीतमै रमाइरहेकी छु, नयाँ एल्बमको भुत्तुक्कै तयार भइरहेको छ अहिले, त्यही एल्बमका गीतलाई अन्तिम स्वरूप दिँदैछु भन्दै छिन् जुना पर्साई। त्यस्तै गरी एल्बममा कस्ता गीत समावेश गर्नुभएको छ भन्दा सुगम सङ्गीतमा आधारित गीत भए पनि मैले आइटम शैलीका गीत पनि गाएकी छु। कन्सर्टमा नृत्य गर्न मिल्ने गीतको माग बढिरहेकाले यसपटक व्यवसायिक गीत गाएकी हुँ भनेर भन्दैछन् भने, तेस्रो एल्बम तयार पार्न समय लगाउनु भयो नि भन्ने जिज्ञासामा जुना पर्साई भन्छन्, 2062 सालमा नजिक तथा 2060 सालमा सङ्गीत सार्वजनिक गरेपछि म कलेक्सन एल्बम चलचित्र लोकगीत जस्ता विधामा व्यस्त भएँ, अरूको गीतमा समय दिनु परेकाले एल्बम प्रकाशित गर्न समय लागेको हो भन्छन्। हुन त आजभोलि जुना पर्साई पप सङमा मात्रै नभइकन अन्य विधाहरूमा पनि निकै व्यस्त रहने गर्छन्, किनभने उनको स्वरमा एउटा मेलोडियस छ, अडियन्सलाई रुच्छ, त्यसैले पनि हो। शीर्षक गीतको म्युजिक भिडियोमा आफै मोडल गर्नुभएको छ नि भन्ने प्रश्नमा, एल्बमको सबै भुतुक्क हुन्छु हुन्छन् रेमा मैले नायिका नम्रता सापकोटा र कलाकार सन्दीप छेत्रीसँगै नृत्य गरेकी छु। निर्देशकको चाहनाअनुसार म म्युजिक भिडियोमा मोडल एवं नृत्याङ्गनाको रूपमा प्रस्तुत भएकी छु। सङ्गीतकार नरहरि प्रेमी पनि फिचर आर्टिस्टका रूपमा हुनुहुन्छ भनेर भन्छन्। एल्बममा अन्य गीतहरू कस्ता रहेका छन् भनेर सोद्धा प्रमोद खरेल, नरहरि प्रेमी, दीपक शर्मा आदिले सङ्गीतबद्ध गरेका गीतहरू कर्णप्रिय बनेका छन्। यसपटकको हिउँदमा यो गीतले महोत्सव तताउने अपेक्षा गरेको छु भन्ने विश्वास पनि लिएकी छिन् भने, कस्ता विधामा गीत बढी रुचाउनुहुन्छ, मैले पप आधुनिक चलचित्रदेखि पूर्वेली गीत लोक समेत गाइसकेको छु, गायिकाका रूपमा म प्राय सबै विधामा उत्तिकै रमाउँछु, पूर्वेली लोकगीतबाट त पुरस्कृत समेत भएकी छु। त्यसो त जुना पर्साई पप गीत लिएर चाहिँ यो क्षेत्रमा छिरेकी छिन् भने, यति बेला हरेक टाइपको गीतहरू चाहिँ गाउन रुचाउँछु भन्छन्। त्यस्तै गरी कन्सर्टमा गाइरहने नदेखेको भए हुन्थ्यो तिमीलाई, बिर्सिए झैँ ठान्यो होला, कम्मर मर्काई नाच्नु छ आदि हुन्। त्यसबाहेक मैले गाएका चलचित्रका गीतहरू पनि श्रोताले निकै रुचाउनु भएको छिन् भनेर जुना पर्साईले भनेकी छिन् भने, यो एल्बम मार्केटमा आउन लागेको छ भुत्तुक्कै, निकै नै अगाडि बढोस् हाम्रो शुभकामना छ जुना पर्साईलाई। वेल फ्रेन्ड अफ भन्ने प्रोग्राम पप ग्यालरीबाट टाटा बाई बाई गर्ने बेला भइसकेको छ। जानु अगाडि तपाईँको लागि लास्टमा रहेको एउटा सङ्ग त तपाईँको माझमा प्लेआउट गर्छु नै, त्योभन्दा अगाडि तपाईँलाई विराटनगरमा भएको एउटा कन्सर्टको बारेमा पनि थोरै जानकारी दिन्छु। कमला र श्रेयाले विराटनगरका युवाहरूलाई निकै तताएका छन्। गएको शनिबार विराटनगरका सङ्गीत पारखीहरू दिनभर गायक कमल खत्री र श्रेया सोताङको प्रस्तुतिमा रमाए। सेन्ट जेभियर्स एजुकेसनल कन्सल्टेन्सीले विराटनगरमा आयोजना गरेको शैक्षिक एक्सपोमा कमल र श्रेयाले आफ्ना 1 दर्जनभन्दा बढी गीत मार्फत दर्शकहरूलाई नचाहेका थिए। एक्सपोमा गायक भरत सिरोला र पर्निल तिमिल सिन्हाले पनि प्रस्तुत दिएका छन् भने, नेपाली सिङ्गरले अस्ट्रेलियामा एउटा छुट्टै एउटा पहिचान छोड्न सफल भएकी छिन्। विराटनगरमा निर्माणाधीन पाथिभरा वृद्धाश्रमको लागि सहयोगार्थ अस्ट्रेलियाको मेलबर्नमा आयोजित एक सांस्कृतिक कार्यक्रममा गायिका एवं कार्यक्रम प्रस्तुता मन्जु पौडेल मुख्य आकर्षण थिइन्। उक्त कार्यक्रम सञ्चालनका क्रममा मन्जुले दर्शकहरूलाई पेट मिची मिची हाँस्न बाध्य तुलाइन् भने, मुलुकका कतिपय सन्दर्भमा गम्भीर पनि बनाइन्। त्यसबाहेक कार्यक्रममा मन्जुले आफ्ना चर्चित लोकदोरी एवं लोक पप फ्लेभरका गीत सुनाएर साङ्गीतिक मनोरञ्जन प्रदान गरिन्। कार्यक्रमकै क्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले वृद्धाहरू भगवान भएकाले उनीहरूको सही आश्रय स्थलका लागि विराटनगर महानगरपालिकासँग मिलेर महत्वाकाङ्क्षी परियोजना सुरु गरेको बताए। दर्जनौ स्थानीय कलाकारहरूको प्रस्तुति समेटिएको उक्त कार्यक्रममा अस्ट्रेलियाका विभिन्न सहरका नेपालीहरूले सहभागिता जनाएका थिए। 7,61,00,000 रुपियाँ लागत अनुमान गरेको उक्त वृद्धाश्रम मुलुककै उदाहरणीय वृद्धाश्रम बन्ने मेलबर्नवासीहरूको विश्वास रहेको छ। यसरी नै नेपाली सङ्गीत क्षेत्रका आर्टिस्टहरू पनि यसरी लाग्यो भने र हरेक जनताहरू पनि यसरी जुटियो भने हरेक कुरामा अगाडि बढ्न सकिन्छ। सङ्गीतमा मात्रै होइन, हरेक क्षेत्रबाट चाहिँ यसरी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई पनि लाग्दछ। अब भने टाटा बाई बाई गर्नुपर्ने बेला भएको छ। अन्तिममा तपाईँको माझमा नरेन लिम्बूको सुन सङ्ग फेरि पनि